يا رسول الله يا حبيب الله يا رسول الله يا حبيب الله اپنی رحمت کے سمندر میں اتر جانے دے اپنی رحمت کے سمندر समंदर में उतर जाने दे अपनी रहमत के समंदर।